जब मानिसको मनमा भावनाहरूको मनन हुन थाल्छन् तब जन्मिन्छन् साहित्यिक मनहरू। जब मनमा भावनाले झङ्कार उत्पन्न गर्छ तब उसले साहित्यको संसार उत्पन्न गर्छ। जसले पिउँछ एकपटक काव्य पियुषको प्याला हरपल मन मनसाले बहार उत्पन्न गर्छ। त्रिसृत मनका भावहरू छत्ता छुल्ल हुन्छन् जब बनेर रचना पानीले मेटिँदैन प्यास लाग्छ साहित्यकै तिर्सना। सृजनाहरू सदैव अजर अमर रहन्छन् तिनै अजर अमर सृजनाहरूमा हामी आवाज भर्नेछौँ कार्यक्रम मेरो रचनामा। साताको आइतबार बिहान 9 बजेको नेपालवाणी समाचारपछि मात्र रेडियो अर्पण 104.5 MHz सुन्न नभुल्नुहोला कार्यक्रम मेरो रचना। जिन्दगी सङ्घर्ष भनिन्छ नि मित्र, होइन र? नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु। साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको पर्खाइमा बस्नुभएका तपाईँ सबैजनालाई यो सुमधुर आवाजसँगै स्वागत गर्न चाहे दर्पण पारीका अनन्य मित्र रिजन केसीसँगै म छु तपाईँकै साहित्यिक मित्र दिपेन्द्र। सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 MHz सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको www.radioarpan.com.np विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ। साहित्यको साझा फुलबारी कार्यक्रम मेरो रचनाको यो बसाइलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान 9 बजेको नेपालवाणी समाचारपछि करिब करिब 10 बजेसम्म यो बसाइँ बस्नको लागि हामी आउने गर्छौँ। यो बसाइँमा रहेर हामी शब्दका कुरा गर्छौँ, शब्दहरूको पिरामिडमा उभिएर अक्षरका कुरा गर्छौँ, ती अक्षरबाट हामी भावनाहरूका कुरा गर्छौँ। आज त्यही क्रममा आज उपस्थित भएका छौँ। कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न वेबसाइटहरूमा विभिन्न ब्लगहरूमा सुनेर साथ दिन सक्नुहुनेछ। चिसापानी नेपाल .blogspot.com त्यसै गरी मोहन बिहानी .blogspot.com रेडियो अर्पण .blogspot.com पनि कार्यक्रम मेरो रचनालाई तपाईँले जुनसुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ। कार्यक्रम मेरो रचनाको बसाइमा हामी तपाईँकै साहित्यिक सिर्जनाहरू वाचन गर्ने गर्थ्यौँ भने आज अलिकति भिन्नै प्रकारले हामी उपस्थित भएका छौँ। आज एकजना सर्जकको साथमा म उपस्थित भएको छु, राधा कोइराला, चितवनका चिर परिचित सर्जक हुनुहुन्छ। उहाँसँगको भलाकुसारीले कार्यक्रम मेरो रचनाको आजको बसाइमा उहाँसँगको भलाकुसारीलाई जोड्दै म अगाडि बढ्नेछु। कार्यक्रमको सुरुवातमा म उहाँलाई स्वागत गर्न चाहन्छु यो समयमा। राधाजी, स्वागत छ तपाईँलाई कार्यक्रम मेरो रचनाको यो बसाइमा। धन्यवाद। सन्चै हुनुहुन्छ? नयाँ नौलो खबर के छ सुनाउनु? सुरुवातमा सोध्न चाहे है। नयाँ नौलो ठिकै छ, ठिकै छ है, राम्रो छ। गर्मी कतिको छ यता भरतपुरतिर चाहिँ? भरतपुरतिर एकदमै गर्मी छ, तर हिजोबाट चाहिँ अलिकति राहत भएको छ यो गर्मीलाई। हिजोको पानीले केही राहत, हिजोको पानीले अलिकति राहत भएको छ होइन, अलिकति भए पनि चिसोको महसुस हामीले गर्न पाएका छौँ। अवश्य हजुर, एकदमै। कार्यक्रम मेरो रचनाको व्यवसायमा हाम्रो निम्तलाई तपाईँ स्वीकारेर आउनु भएको छ। साहित्यको फाँटमा पनि तपाईँ कलम चलाउँदै हुनुहुन्छ। तपाईँको जन्म घर कहाँ भयो योतर्फ चाहिँ लागु हुन सुरुवातमा है? हजुर, मेरो जन्म नवलपरासी जिल्ला मुकुन्दपुर सात हर्कपुरमा भएको हो। मेरो बुबा कवि तीर्थराज कोइराला, स्वर्गीय तीर्थराज कोइराला हुनुहुन्छ। म एउटा चाहिँ एउटा साहित्यिक परिवारमा जन्मेको हुनाले पनि सानैदेखि एउटा साहित्यिक रचनाहरू पढ्ने, अध्ययन गर्ने र साहित्यिक संसर्गमा हुर्केको हुनाले म साहित्यको अध्येता सानैदेखि हुने एउटा मौका पाएँ। र 2052 सालमा मेरो बिहे भइसकेपछि मेरो बसाइ, मेरो कर्मघर चितवन भएको छ। हाल म चितवन जिल्ला भरतपुर छ वैदिक नगरमा स्थायी रूपमा बसोबास गर्ने गर्छु। साहित्यमा चाहिँ कहिलेबाट छिर्नुभयो? कति वर्षको उमेरदेखि साहित्यमा कलम चलाउन थाल्नुभयो तपाईँले चाहिँ? साहित्यमा कलम चलाउने रहर त मैले सानैदेखि नै गरेकी हुँ। बुबाका साहित्यिक कृतिहरू रचना गर्ने, त्यस्तै गरेर घरमा विभिन्न साहित्यिक पत्र पत्रिकाहरू, साहित्यिक व्यक्तित्वहरूको आउने जाने क्रम, त्यस्तै गरेर हिन्दीका कादम्बिनी लगायतका विभिन्न पत्र पत्रिकाहरू पनि घरमा साहित्यिक पत्र पत्रिकाहरू पढ्न पाइने हुनाले अनौपचारिक रूपमा मैले कोर्ने, बुबालाई देखाउने, सुनाउने, स्कुलहरूमा सुनाउने गरेकी थिएँ। तर प्रकाशनको दृष्टिले भने मैले 2062 सालमा मात्रै कविता प्रकाशन गरेकी हुँ। यसभन्दा अगाडि 2052 सालमा नै मैले जिल्ला स्तरीय कविता प्रतियोगिता नवलपरासीमा प्रथम स्थान हासिल गरेकी थिएँ। यसरी साहित्यमा अगाडि बढिराख्दाखेरि, साहित्यमा कलम चलाउँदाखेरि, चलाइराख्दाखेरि कतिको सहजता छ यो साहित्यमा चाहिँ कसरी त्यो शब्दहरूलाई तपाईँ बटुल्दै हुनुहुन्छ आजभोलि चाहिँ? खास गरी त यो शब्दहरू बटुल्ने क्रममा जब मलाई कुनै पनि कुराहरूले अथवा कुनै मैले एउटा गहन साहित्यको अध्ययन गरिसकेपछि अथवा कुनै घटनाले, कुनै विषयवस्तुले जब म बिथोलिन्छु, त्यो बिथोलिसकेपछि मेरो मनमा चाहिँ एक किसिमको एउटा उथलपुथलको स्थिति आउँछ। म त्यसलाई लिएर एउटा चाहिँ गर्भपीडा जस्तो रूपमा चाहिँ म 2-3 दिनसम्म अथवा हप्तासम्म म त्यसलाई लिएर हिँडिरहन्छु र कुनै दिन चाहिँ म त्यसलाई एउटा फुर्सदको मौका मिलाएर त्यसलाई कलममा उतार्ने गर्छु। र उतार्ने क्रममा चाहिँ मैले त्यस्तो पारिवारिक रूपमा असहज महसुस गरेकी छैन। भनेपछि साहित्यमा राम्रैसँग कलम चलिराखेको छ है। कार्यक्रममा हामी रहिराखेका छौँ। सुरुवातमा एउटा रचना वाचनतर्फ लागौँ राधाजी। एउटा रचना कुन सुनाउनुहुन्छ सुरुवातमा? म मेरो पहिलो प्रकाशित रचनाबाटै सुरु गरौँ है त। हुन्छ, सुरु गर्नुहोस् है त। हजुर, कार्यक्रम मेरो रचनाको बसाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण 104.5 मेगाहर्समा। र आज मसँग एकजना सर्जक साहित्यकार राधा कोइरालाजी हुनुहुन्छ। उहाँसँगको भलाकुसारीलाई हामी जोडिराखेका छौँ यो समयमा। उहाँको रचनाहरूलाई सुन्ने क्रममा रहेका छौँ हामी। उहाँको रचनालाई सुन्छौँ यो समयमा। हजुर, मेरो यो पहिलो रचना हो सहरभित्र भन्ने शीर्षक रहेको छ यसको। गद्यमा लेखिएको छ यो। कोलाहल, भोक, अभाव, दरिद्रताबीच बाँचेका निरीह बाबुआमाकी किशोर भय भर्खरै पार गरेकी छोरी आफ्नो कौमार्य बेचिदिन्छे लाउँ लाउँ र खाउँ खाउँको रहरभित्र हामी बाँचेको सहरभित्र। मिठो सपना देखाएर दानवी अनुहारमा प्रेमीको मुकुन्डो फिरी स्वार्थ पुरा गरेपछि धोका दिने प्रेमीकी विवश र असफल प्रेमिका आफ्नो जीवन सुम्पिदिन्छे नारायणीको लहरभित्र हामी बाँचेको सहरभित्र। भरिन्छन्, रित्तिन्छन्, रित्तिन्छन् र फेरि भरिन्छन् प्यालाहरू। रात्रि गहिरिँदै जान्छ, पत्नीलाई ढाँटेर पतिहरू, पतिलाई ढाँटेर पत्नीहरू, पत्नी साटेर पतिहरू, पति साटेर पत्नीहरू, चरित्रलाई कोठा बाहिरै मिल्काएर रक्सीको पेग जस्तै रित्तिँदैछन्, भरिँदैछन्, भरिँदैछन् र रित्तिँदैछन् रातको प्रहरभित्र आजभोलि सहरभित्र। आजभोलि सहरभित्र वास्तवमै पनि यो सहरको कुरा, गाउँका कुरा, यो परिवेशको कुरा जोडिएको छ। यसरी यो रचनालाई चाहिँ तपाईँले कोर्दाखेरि यो भावनाहरूलाई चाहिँ कसरी बटुल्नुभयो? तपाईँलाई नै परेर हो कि या अब धेरै सर्जकहरू साहित्यकारहरू चाहिँ आफैले परेको कुराहरू कोर्छन् होइन? तपाईँले चाहिँ यो शब्द कसरी कोर्नुभयो? यो आफैलाई परेको घटना चाहिँ यसलाई नभनौँ, तर लेखकले आफ्नै परिवेश, आफ्नै वरिपरिको वातावरणबाट केही कुराहरू लिन्छ। मेरो यो कविताभित्र आएका तिनवटा स्ट्यान्जाहरू जुन छन्, यो मैले चाहिँ म एउटा विद्यालयमा शिक्षिका रहँदै गर्दाखेरि मेरो वरिपरि देखिएका विभिन्न किसिमका चाहिँ घटनाहरू, विभिन्न किसिमका विषयवस्तुहरू, सहरमा देखेका विकृतिहरू, ती विकृतिहरूले मलाई भित्रैसम्म छोयो र कविता लेख्ने क्रममा यो यस रूपमा जन्मियो। यो कविता सुनिराख्दाखेरि एउटा प्रश्न गर्न मन लाग्यो मलाई तपाईँसँग होइन, यो कवितालाई चाहिँ तपाईँले कोर्नुभयो, यो शब्दलाई कोर्नुभयो, तपाईँलाई विषयवस्तुले पछ्याउँछ कि विषयवस्तुलाई चाहिँ तपाईँ पछ्याउनुहुन्छ? यो विषयवस्तुलाई पछ्याउने भन्दा पनि विषयवस्तुले नै स्रष्टालाई पछ्याउँछ, विषयवस्तुले नै स्रष्टालाई पछ्याउँछ। म यस्तै विषयमा यही किसिमको ठ्याक्कै यही कविता लेख्छु भनेर सायद कुनै पनि रचनाकारले लेख्न सक्दैन होला, कुनै विषयवस्तुभित्र बाँधिएर। र उसले एउटा लेख्न खोज्दाखेरि कतिपय सर्जकहरूको सुनिन्छ पनि मैले यो रूपमा लेख्न खोजेको तर साहित्य त यो रचना यो रूपमा जन्मिएछ भनेर पनि भन्ने गरेको सुनिन्छ। र मेरो सवालमा पनि विषयवस्तुलाई पछ्याउँदै मैले लेख्नुभन्दा पनि मैले लेख्ने गरेपछि विषयवस्तु आफै पछ्याउँदै आएको मैले महसुस गरेको छु। एकदमै पनि त्यसरी कोरिएको रचनाहरू चाहिँ एकदमै दामादार पनि हुन्छन् होइन। र यो सहरभित्र कविता वाचन गर्नुभयो, जुन शब्दहरू छन् एकदमै मिठो तरिकाले कोर्नु भएको छ। शिक्षण पेसामा पनि आबद्ध छु भनेर भन्नुभयो, कति वर्ष भयो शिक्षण पेसातिर लाग्नु भएको चाहिँ? म शिक्षण पेसामा लागेको त 20-21 वर्ष नै भइसक्यो, 20-21 वर्ष भइसक्यो। यो लै उम्रदेखि नै शिक्षण पेसामा लागेको हो। अब यो शिक्षण पेसामा लागिराख्दाखेरि कतिको झन्झटिलो भयो? यो बच्चाहरू जुन हुन्छ नि स्टुडेन्टहरू, विद्यार्थीहरू पढिराख्दाखेरि धेरै विद्यार्थीहरू नराम्रो काम पनि गर्छन्, यो विद्यार्थीहरूले चाहिँ तपाईँ कसरी सम्झाउनुहुन्छ, कसरी बुझाउनुहुन्छ? विद्यार्थीहरूको मनोविज्ञान सबैको एकै किसिमको हुँदैन, उनीहरू फरक फरक परिवेशबाट आएका हुन्छन्, फरक फरक परिवारबाट आएका हुन्छन्। तिनीहरूको विविधतालाई पहिचान गर्नु नै शिक्षकको कर्तव्य हो भन्ने म ठान्छु। र विद्यार्थीहरूको विविधतालाई पहिचान गर्ने, उनीहरूको विविधताको सम्मान गर्ने र सम्बोधन गर्ने एउटा कुशल शिक्षकको अभिभारा हो भन्ने मलाई लाग्छ। र विद्यार्थीहरूको बिचमा रहँदै गर्दाखेरि मैले एउटा घरमा रहँदा भन्दा पनि विद्यालयमा विद्यार्थीहरूको बिचमा रहँदाखेरि मलाई एउटा रमाइलो किसिमको अनुभूति हुन्छ। म आफ्नै परिवारको बिचमा रहेको, म आफ्नो एउटा परिचित जीवनशैलीमा बाँचेको मलाई महसुस हुन्छ। विद्यार्थीहरूको बिचमा रहँदै गर्दा मैले कहिल्यै पनि आफूलाई त्यस्तो असहज महसुस गर्दिनँ र विद्यार्थीले पनि मसँग रहँदा रमाएकै हुन् कि भन्ने मलाई सायद यो भ्रम नभइदिए मलाई त्यस्तो किसिमको महसुस चाहिँ एकदमै एकदमै। यो साहित्य पनि तपाईँ कलम चलाउँदै हुनुहुन्छ साहित्यमा होइन, अनि पठन पाठनमा पनि आबद्ध हुनुहुन्छ शिक्षण पेसामा, र यसरी शिक्षण पेसामा लागिराख्दाखेरि साहित्यमा लागिराख्दाखेरि चाहिँ कतिको सहजता मिलेको छ तपाईँलाई? यो त दुवै कलम र कापीसँगै खेल्ने कुराहरू, एक आपसमा सम्बद्ध छन् यिनीहरू। मैले शिक्षण पेसा सुरु गर्दा भर्खरै म एसएलसी पास मात्रै गरेर यो शिक्षण सेवामा आएकी हुँ र मैले आफ्नो अध्ययनलाई निरन्तरता दिँदै अहिले म कलेजमा प्राध्यापकको रूपमा पनि रहेकी छु र म दिउँसो शिक्षण बिहान मैले प्राध्यापन गर्ने गर्छु। र मैले त यो शिक्षण सेवामा म नआएकी भएदेखि झनै मेरो साहित्य अधुरो रहन्थ्यो कि भन्ने पो महसुस गरेकी छु त। एकदमै यो साहित्य, शिक्षण, प्राध्यापन एक आपसमा एकदमै रिलेटेड छ जस्तो मलाई लाग्छ। अब यो विद्यालयमा पढाइराख्दाखेरि मिस यसरी हामीलाई एउटा रचना सुनाइदिनु पर्यो भन्नुहुन्छ कि हुन्न विद्यार्थीहरूले चाहिँ? किन नभन्नु, एकदमै भनिन्छ है, हामीलाई पनि सिकाइदिनु पर्यो मिस यसरी तपाईँ लेख्दै हुनुहुन्छ यो साहित्य चाहिँ कस्तो हो के हो भनेर सोधपुछ पक्कै पनि हुन्छ होला? हुन्छ, गर्छन्। मेरो विषय पनि नेपाली नै हो, म कलेजमा पनि साहित्य पढाउँछु, त्यो कारणले मैले केही भाइ बहिनीहरूलाई चाहिँ यो क्षेत्रमा एउटा मैले दिन सक्ने मेरो क्षमताले भेटेको प्रेरणा, उनीहरूलाई उत्साह हौसला दिएर यो क्षेत्रमा लाग्न पनि उनीहरू बडीलालाई देखेका लागिएका विद्यार्थीहरू पनि छन् र स्कुलमा पनि विद्यार्थीहरू विद्यालयमा साना भाइ बहिनीहरू पनि असाध्यै खुसी हुन्छन्। मेरा पत्र पत्रिकामा छापिएका कविताहरू देखेर हामी पनि यसरी नै छाप्नु पाए हुन्थ्यो, प्रकाशन गर्नु पाए हुन्थ्यो मिस भनेर उनीहरू उत्साहित हुन्छन्। उनीहरूले शिक्षा पाएको मैले महसुस गरेकी छु र यसरी नै भाइ बहिनीहरूकै यो शैक्षिक परिवेशलाई आधार बनाएर मैले एक दुई रचनाहरू पनि कोरेकी छु। भाइ बहिनीहरूको वरिफेरिमा रहेर रचनाहरू कोर्नको लागि पनि सजिलो हुन्छ होला पक्कै पनि, र त्यसरी हौसला दिइराख्दाखेरि आफूलाई पनि कोरको रमा लाग्ने होइन, विद्यार्थीहरूले पनि कोरेर देखाउने बेलामा आहा कति राम्रो कोरेको भन्दाखेरि, अनि यसरी साहित्यतर्फ लागिराख्दाखेरि हामीलाई एकदमै रमाइलोको अनुभूति पक्कै पनि हुन्छ होला। हजुर हजुर, एकदमै रमाइलोको अनुभूति हुन्छ। र कार्यक्रम मेरो रचनाको बसाइमा हामी रहिराखेका छौँ, एउटा अर्को रचना सुनाऊ राधाजी, एउटा रचना सुनाऊ, कुन चाहिँ सुनाउनुहुन्छ? कार्यक्रम मेरो रचनाको बसाइँलाई तपाईँले रेडियो अर्पण 104.5 मेगाहर्जमा र इन्टरनेट अनलाइनको www.radioarpan.com.np पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ। आज मसँग कुराकानीको क्रमलाई जोड्दै हुनुहुन्छ साहित्यकार राधा कोइरालाजी हुनुहुन्छ, उहाँको रचनालाई हामी सुनिराखेका छौँ। कुन चाहिँ रचना सुनाउनुहुन्छ अबको क्रममा? मैले चाहिँ म एउटा शिक्षक भएको पनि हुनाले यो बालकप्रति भनेर मैले विद्यार्थीहरूलाई नै लक्ष्य गरेर लेखेको एउटा कविता म सुनाउन चाहन्छु। हुन्छ, सुरु गरौँ है त। हजुर, यो छन्दमा छ, अनुष्टुप छन्दमा, म यदा कदा छन्दमा पनि कहिलेकाहीँ रचना गर्ने गर्छु। तिमी हौ बिजको दाना, उम्रन्छौ अङ्कुराउँछौ, हलक्क हुर्कँदै फेरि मुसुक्क मुस्कुराउँछौ। म मख पर्दछु दङ्ग, हुन्छु हाँस्दै रमाउँछु, असफना पाल्दै गोड्छु कुटो समाउँछु। म माली हुँ तिमी एउटा, फुल हौ दिव्य सुन्दर, म स्रष्टा हुँ तिमी सृष्टि अद्वितीय अनुपम। तिमी हाँस्छौ यी आँखामा छचल किन्छ नयाँ सुख, पार्नु पर्छ सधैँ बाबु राष्ट्रको हँसिलो मुख। खियाउँछु दसैँ नङ्ग्रा, बनिदेऊ तिमी सुन्दर, हे शिशु सिर्जना मेरा, फल फुल निरन्तर। असङ्ख्य बिरुवा बिच तिम्रो छुट्टै सुगन्ध होस्, जगमा फैलियोस् नाम चिरकाल रही रहोस्। जलको धार सिन्चेर तिमीलाई फुलाउँछु, यो संसार सुनौलो छ तिमीलाई डुलाउँछु। नाना चाचा र पापामा मात्रै नअल्झ हे प्रिय, अरूका निम्तिमा केही गर्नुपर्छ भनी बुझ। सदाचार भयो नष्ट, गयो नैतिकता कता, पथ भ्रष्ट बढे धेरै, न्याय लुक्न गयो कहाँ। सच्चा मानवता सम्झी नित्य सन्मार्गमा चल, विचलित नभई नित्य कर्तव्य पथमा चल। परोपकार पुण्याय पापाय परपीडनम भन्ने मन्त्र लिई प्यारा, गर कार्य सधैँ शुभ। हे मेरा नानी आँखाका सपना, हे मनोहर, हे साना बिरुवा मेरा, सपना गरिदेऊ पुरा। धन्यवाद। वास्तवमै पनि सपनाका कुराहरू, अनि त्यो बच्चालाई, बालबच्चालाई जुन किसिमको शिक्षा दिइन्छ त्यही शिक्षाको कुराहरू जोडिएको छ। र वास्तवमै पनि आफूले डोर्याइराख्ने ती स्टुडेन्टहरू, विद्यार्थीहरू हुन्छन्, सबैको उज्जवल भविष्यको कामना गरिराखेकै हुन्छन्। आमा बुवा होस्, चाहे उसको आफन्त होस्, सबैजनालाई चाहिँ देशले होस्, सबैजनाले उसको उज्जवल भविष्यको कामना गरिराखेको अवस्था हुन्छन्। र यसरी साहित्यलाई कोरिराख्दाखेरि, यो अक्षरहरूको कुरा गरिराख्दाखेरि, र तपाईँले साहित्यलाई चाहिँ कसरी बुझिराख्नु भएको छ? साहित्य भनेको चाहिँ एउटा हाम्रो यो पूर्वीय साहित्य, संस्कृत साहित्यले के भन्छ भने, एकजना विद्वानले के भन्नुहुन्छ भने, बादलबाट फुटेर आएको जलको धारलाई म साहित्य भन्छु भनेर भन्नुहुन्छ। र साहित्य भन्ने शब्दमा हित शब्द पनि जोडिएको हुनाले यो लोक कल्याणकारी होइन, समाजको भलाइका लागि रचिने एउटा रचना नै साहित्य हो, जसले समाजलाई, राष्ट्रलाई, एउटा व्यक्तिगत उसको सर्वाङ्गीण विकासलाई ध्यानमा राखेर साहित्य रचना गरिन्छ। र सर्जकको एउटा अन्तर्मनको अभिव्यक्ति नै साहित्य हो। अवश्य पनि आजभोलि साहित्यमा पनि धेरै विकृतिहरू भित्रिएको छ होइन, साहित्यलाई नङ्ग्याउने काम पनि भइराखेको छ कतिजना सर्जकहरूको, र यसरी साहित्यमा जुन किसिमको विकृति देखिराखेको छ, तपाईँले चाहिँ के भन्न चाहनुहुन्छ उहाँहरूप्रति चाहिँ? हजुर, यसमा मैले एकजना वरिष्ठ कवि तीर्थश्रेष्ठको दुई लाइन यसलाई चाहिँ म उद्धृत गर्न चाहन्छु। एकदमै, कोही लेखेर कवि हुन्छन्, कोही कवि हुनका लागि लेख्छन्, बस यो दुईटा शब्दले नै यो साहित्यिक विकृतिलाई उजागर गर्छ भन्ने लाग्छ मलाई। वास्तवमा लेखेर कवि हुनेहरू एकातिर छन्, एकातिर छन् भने कोही कवि बन्नकै निमित्त लेखिरहेका छन्, यो विकृतिलाई चाहिँ यो जिम्मेवार साहित्यिक संस्थाहरूले न्यूनीकरण गर्नुपर्छ जस्तो मलाई लाग्छ। अवश्य पनि यसरी लेखिराख्दाखेरि कुनै ठाउँमा छन्द मिल्दैनन्, विधा मिल्दैनन्, होइन, कविता भनेर गजलहरू लेखिराखेको हुन्छन्, गजल भनेर फेरि कविता टाइप लेखिराखेको हुन्छन्, कवितालाई फेरि मुक्तकै बनाइराखेको हुन्छन्, यसरी चाहिँ हामीले साहित्यमा देखिराखेको यो विकृतिलाई चाहिँ तपाईँ कसरी हेर्नुहुन्छ, कसरी निहाल्नुहुन्छ? यस यो विकृति भन्नुभन्दा पनि साहित्यिक समझ सुझको कमी हो यसमा चाहिँ। अब तैपनि लेखिएका कुराहरू भावना हुन्, त्यसलाई चाहिँ एकदम सर्वथा बेठिक छन् भनेर चाहिँ भन्न त मिल्दैन मिल्दैन मिल्दैन तथापि बिना परिष्कार, बिना सुझबुझ, बिना चाहिँ शिक्षा, त्यो क्षेत्रमा बिना अध्ययन, अध्ययन बिना चाहिँ साहित्य लेख्छु भनेर यदि कसैले त्यो दुस्साहस गर्छ भने त्यो स्तरयुक्त साहित्य हुन सक्दैन। अवश्य पनि अब अहिले इन्टरनेटको जमाना पनि छ, होइन, धेरैले कपी पेस्ट गर्ने, आफ्नो रचना नभइकन अरूको रचनामा आफ्नो नाम राख्ने कुराहरू पनि छन्, होइन, आफ्नो त्यो अरूको रचना अलिकति भए पनि शब्दहरू चोरेर आफ्नो नाम राखेर बाहिर पनि ल्याइराखेको हामी कति सर्जकहरूको रचनाहरू पढ्न पाउँछौँ, अनि यसरी आइराखेको अवस्था छ र हामीले चाहिँ यसलाई चाहिँ कसरी न्यूनीकरण गर्न सकिन्छ होला जस्तो लाग्छ तपाईँको विचारमा चाहिँ? अब यसलाई न्यूनीकरण गर्नका लागि त विभिन्न किसिमका गोष्ठीहरू भए, परामर्शहरू भए, होइन, साहित्यिक सबैभन्दा पहिले त साहित्य लेख्छु भन्ने मान्छेमा चाहिँ असाध्यै गहन अध्ययनको आवश्यकता छ सबैभन्दा बढी। जसले साहित्य लेख्छु भन्छ उसले अध्ययन बिना साहित्य लेख्छु भनेर धृष्टता गर्छ भने त्यो राम्रो साहित्य बन्न सक्दैन। ती बिचमा बर्खे च्याउ चाहिँ उम्रन्छन्, फेरि समय अवधि पुगेपछि ती आफै तुहिएर जान्छन्। अवश्य पनि यस्तै समस्याहरूलाई उजागर गर्नको लागि अस्ति नवलपरासीमा एउटा कविता संरक्षणमूलक सम्मेलन पनि भयो, होइन, यो सम्मेलन चाहिँ तपाईँले कसरी बुझ्नुभयो, कसरी निहाल्नुभयो? 58 भएको होला मेरो विचारमा, मैले सुनेअनुसार, मैले बुझेअनुसार 55, 58, 57 चाहिँ यता सौरातिर भएको थियो, होइन, यसरी तपाईँले चाहिँ यो कविता संरक्षणमूलक आन्दोलन भइराखेको छ, यसलाई चाहिँ कसरी बुझ्नु भएको छ, कसरी निहाल्दै हुनुहुन्छ? यो मेरो बुझाइमा यो वरिष्ठ साहित्यकार सरूभक्त लगायतका केही पोखरेली साहित्यकारहरूले संरक्षण कविता आन्दोलन भनेर यो पछिल्लो चरणमा, साहित्यको पछिल्लो चरणमा यो गरेको आन्दोलन हो। यो असाध्यै यो सकारात्मक रूपमा मैले हेरेकी छु। समय सापेक्ष रूपमा नेपाली साहित्यमा धेरै आन्दोलनहरू हुँदै आएका छन्, होइन, जस्तो झर्रोवाद, त्यसपछि आएर प्रयोगवादी साहित्यको विरोध स्वरूप राल्फा, अस्वीकृत जमात, बुट पलिस जस्ता कुराहरूले समकालीन कवितालाई चाहिँ प्रयोगवादी दुर्बोध्यता पार गरेर कविता र चाहिँ यो सर्जक र पाठकको बिचको दूरी जुन छ, नबुझिने दूरी कम छ त्यो दूरी चाहिँ कम गर्नुपर्छ भन्ने हिसाबले फेरि 30 पनि विभिन्न आन्दोलनहरू भए। यस्ता आन्दोलन समय सापेक्ष रूपमा चलिरहनुपर्छ, आइरहनुपर्छ, होइन, र यसै क्रममा यो पछिल्लो समयमा चाहिँ नेपाली साहित्यमा यो संरक्षण कविता आन्दोलन भनेर जुन आइरहेको छ, यसले चाहिँ साहित्यमा असाध्यै सकारात्मक रूपमा प्रभाव पारेको छ, यसको चाहिँ श्रृङ्खलाहरू बढ्दै गएको छ। यो यसले गर्दाखेरि साहित्यिक जुन एउटा अघि विकृति भन्नुभयो, होइन, साहित्यिकको चाहिँ त्यो विकृतिलाई चाहिँ न्यूनीकरण गर्नुमा यस्ता कविताहरूले चाहिँ सकारात्मक भूमिका खेल्छ। एकदमै एकदमै, हामी कार्यक्रम मेरो रचनाको बसाइमा रहिराखेका छौँ, अर्को एउटा रचना सुनौँ तपाईँको, अनि त्यसपछि बाँकी कुराकानीले हामी जोडौँ। एउटा रचना कुन सुनाउनुहुन्छ यो समयमा? कार्यक्रम मेरो रचनाको बसाइमा हामी रहिराखेका छौँ। बोलिराख्ने आवाज तपाईँको साहित्यिक मित्र दिपेन्द्रको हो र दर्पण पारिरहेर मलाई साथ दिइराखेको छ, मिलिराखेको छ साथ रिजनको, र हामीसँग आज हुनुहुन्छ साहित्यकार राधा कोइरालाजी हुनुहुन्छ, उहाँको रचनाहरूलाई पनि हामी सुनिराखेका छौँ। यो समयमा उहाँको रचनातर्फ जान्छु म। कुन रचना सुनाउनुहुन्छ राधाजी? अब यो मैले अघि बालकप्रति भन्ने कविता सुनाएँ र यो एउटा गीतिलयमा, यो पनि यसपछि फेरि म एउटा नारीवादी नारी साहित्यकार भएको हुनाले पनि केही रचनाहरू त्यसपछि वाचन गर्नेछु र अघिको जुन बालकप्रति छ त्यसैलाई सँगसँगै जोड्न चाहन्छु। त्यही परिवेशमा जुन एउटा म एउटा सामुदायिक विद्यालयको शिक्षक हुँ, होइन, सामुदायिक विद्यालयमा चाहिँ जुन एउटा विपन्न वर्गका विद्यार्थीहरू पढ्न आउँछन्, होइन, ती विद्यार्थीहरूलाई हेर्दै गर्दाखेरि ममा चाहिँ एउटा भावना जन्मियो, होइन, खाते बालबालिका भनेर जुन भनिन्छ, मेरो विद्यालय चाहिँ एउटा नगरपालिकाको विपन्न वर्गका विद्यार्थीहरू पढ्ने विद्यालय पनि हो र यसको रचना गर्व चाहिँ त्यही मेरो विद्यालय वरिपरिको परिवेश र खाते बालकलाई प्रथम पुरुष शैलीमा राखेर एउटा मैले एउटा गीत रचना गरेको छु र यो धेरैले मन पराएको पनि हुनाले हुन्छ, सुरु गरौँ है त। हजुर, तिमी र म यसको शीर्षक रहेको छ। तिमीलाई झैँ मलाई पनि पढ्न मन थियो, प्रगतिका मार्गतर्फ बढ्न मन थियो। तिमीलाई झैँ मलाई पनि पढ्न मन थियो, प्रगतिका मार्गतर्फ बढ्न मन थियो। बाबा आमा कस्ता हुन्छन् थाहा मैले पाइन, वात्सल्यका मधुर मधुर व्यञ्जन मैले खाइन। तिरस्कार हेला घृणा दुःख खेपे धेरै, उपेक्षाका थुप्राहरू परे भागमा मेरै। पुस माघको जाडो होस् या वैशाखको घाम, दसैँ तिहार चाड पर्व छैन मलाई काम। बिरामीले डल्लिएर भोकै सुते पनि, विपत्तका असिनाले जति चुटे पनि, कठै भन्ने कोही छैन यो धरतीमा आज। मानिस भई एक्लिए छु मानिसकै माझ। राम्रा लुगा ठाँट पारी तिमी स्कुल जाँदा, टिफिनको बिर्को खोली मिठो मिठो खाँदा, आँखा मेरा भरिएर झरी बन्न खोज्छन्, मनभरि वेदनाका ज्वार भाटा चल्छन्। मैले पनि माया स्नेह पाउन पाए हुन्थ्यो, मातृत्वका मिठा गीत गाउन पाए हुन्थ्यो। सबै बालक एकै त हौँ नेपालकै छोरा, किताबको झोला तिम्रो मेरो चाहिँ बोरा। हामी दुई बिच खाडल कसले खनिदियो, खाते भने हामीलाई कसले भनिदियो, खाते भने हामीलाई कसले भनिदियो। वास्तवमै पनि धेरै मर्मस्पर्शी भावना समेटिएको रचना सुनाउनु भयो र कार्यक्रम मेरो रचनाको बसाइको हामी लगभग लगभग अन्त अन्ततिर पनि आउन लागिसकेको छ होइन। अन्तमा रहेर तपाईँको एउटा रचनासम्म सुन्न भ्याउँछु होला र यो समयमा अन्तमा रहेर चाहिँ तपाईँलाई सोध्न बिर्सिएका कुरा दिपेन्द्र भाइले चाहिँ यो सोध्नु भएको भए म यो चाहिँ प्रश्नको उत्तर चाहिँ यसरी दिन्थेँ भने कुनै त्यस्तो त्यस्तो त अब फेरि फेरि अर्को अर्को श्रृङ्खलामा बसेर पनि फेरि गरौँला। त्यस्तो छोटो बसाइ भयो होइन, छोटो बसाइमा पनि मैले केही दिने मौका मलाई दिनुभयो। अब भाइप्रति त्यस्तो धेरै गुनासो त केही छैन। म एउटा म धेरै सुनाउनु त मलाई मन थियो तर समय अबका कारणले गर्दा एउटा गजल नै सुनाउँछु कि हुन्छ। एकदमै अन्तिम रचना सुनाऊ है त। अन्तिम हो है, अन्तिम रचनाका रूपमा यो अलिकति नारीवादी पनि छ, यो बल्ल मैले चाहिँ एउटा सुनाउने प्रयास गर्छु यसलाई। बसेर आगोमा सधैँ सधैँ फुलका गीत गाउँछिन् उनी, बसेर आगोमा सधैँ सधैँ फुलका गीत गाउँछिन् उनी, पिएर घृणा सधैँ सधैँ सबैसँग प्रीत लाउँछिन् उनी। उपेक्षाका फिलिङ्गाहरू प्रहार गर जतिसुकै, उपेक्षाका फिलिङ्गाहरू प्रहार गर जतिसुकै, पिएर छातीभरि तिरस्कार सबैसँग मित लाउँछिन् उनी, बसेर आगोमा सधैँ सधैँ फुलका गीत गाउँछिन् उनी। तिमीरको बाक्लो पर्दाले छेक्न खोज जतिसुकै, तिमीरको बाक्लो पर्दाले छेक्न खोज जतिसुकै, बिहानी पख पात पातमा पवित्र शीत बहाउँछिन् उनी, बसेर आगोमा सधैँ सधैँ फुलका गीत गाउँछिन् उनी। अन्धविश्वासका माकुरे साङ्लाहरू थाप्न खोज जतिसुकै, लिएर वीणालाई हातमा अमर सङ्गीत सुनाउँछिन् उनी, बसेर आगोमा सधैँ सधैँ फुलका गीत गाउँछिन् उनी। च्यातेर इतिहासका पूर्वाग्रही पानाहरू धरतीमा नारी सृजनाको सुनौलो जीत ल्याउँछिन् उनी, बसेर आगोमा सधैँ सधैँ फुलका गीत गाउँछिन् उनी, पिएर घृणा सधैँ सधैँ सबैसँग प्रीत लाउँछिन् उनी। वास्तवमै पनि निकै सुन्दर रचना, नारीवादी रचनालाई सुनाइदिनु भयो, निकै सुन्दर रचना, धेरै धेरै धन्यवाद छ तपाईँलाई। हामी कार्यक्रमको अन्तमा पनि रहेका छौँ, यहाँसम्म आइदिनु भयो हाम्रो निम्तोलाई स्वीकार गरेर तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र रेडियो सुनिराख्नु भएको श्रोताहरूलाई चाहिँ तपाईँ अन्तमा के भन्न चाहनुहुन्छ? मलाई पनि यसरी आफ्नो दुई चार शब्द आफ्ना भावना आफ्ना रचनाहरू रचना गर्ने मौका दिनुभयो, आफ्ना कुराहरू राख्ने मौका दिनुभयो। म रेडियो सुनेर बसिरहनुभएका सम्पूर्ण श्रोतावृन्दहरूलाई साहित्यलाई सम्मान गरौँ, स्रष्टालाई सम्मान गरौँ। साहित्य हाम्रै समाजको एउटा पाटो हो, साहित्य कुनै अर्को ग्रहका प्राणी होइनन्, यिनीहरूलाई पनि एउटा सामाजिक सम्मानको खाँचो छ, यिनीहरू पनि समाजकै अङ्ग हुन्, साहित्य पढौँ सम्मान गरौँ, यही भन्न चाहन्छु। हुन्छ, यहाँ समय दिनुभयो, धेरै धेरै धन्यवाद छ तपाईँलाई। कार्यक्रम मेरो रचनाको अब भने हामी अन्तमा आइसकेका छौँ, अब भने उज्जेल पढ्नुपर्छ आजको यो साहित्यिक ढुङ्गालाई यहीँ कतै किनारा लगाउँदै छुटिनुपर्छ म पनि। कार्यक्रम मेरो रचनाको बसाइँलाई तपाईँले विभिन्न वेबसाइट विभिन्न ब्लगहरूमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ। डाउनलोडको व्यवस्था गर्नुहुने सबै साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। यो समयमा रहेर दर्पण पारिरहेर मेरो आवाजलाई तपाईँको रेडियो सेटसम्म पुर्याउन साथ दिनुहुने मित्र रिजनलाई पनि धेरै धेरै धन्यवाद दिँदै अर्को साथ फेरि पुनः भेट्ने बाचासहित म तपाईँकै मित्र दिपेन्द्र पनि ओझेल पढ्न चाहन्छु। हस् त नमस्कार। हिजो निम्ता दी बस्न दिलमा आज काले तारले बरेर गई उजिते र गई यहरे र गई नतीजा आफै तिर पारे र गई। मनोरञ्जन का लागि सुनो हजुर रेडियो अर्पण सुनो।